नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। संसदीय समितिमा भोटिङको व्यवस्था मिलाउन एमाले र ए माओवादीका सभासदहरूद्वारा माग। ए माओवादी बैठक आज पनि बस्दै। पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंक नहुँदा व्यवसाय र सेवाग्राही मर्खामा। स्थानीयको मागलाई मध्यनजर गर्दै रत्नगरमा शाखा विस्तारको तयारी। बढ्दो राजनैतिक संकट बीच थाइल्याण्डको सेनाद्वारा राजधानी बैंककमा मार्शल ल लागू। सुरक्षाको चासो देखाउँदै त्रिपोली स्थित साउदी अरेबियाको दूतावास बन्द। र आइपीएल क्रिकेटमा आज हैदराबाद र बेङ्गलोर तथा चेन्नई र कोलकाता भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। व्यवस्थापिका संसदको संसदीय सुनाई विशेष समितिमा एमाले र ए माओवादीका सभासदहरूले भोटिङको माग गरेका छन्। न्याय परिषदलाई न्यायाधीश सिफारिसको आधार र कारण माग्नुपर्ने प्रस्तावमा सहमति जुट्ने समय सम्भावना कम देखिएपछि एमाले तथा ए माओवादीका दलका सभासदले भोटिङको माग गरेका हुन्। एमाले सभासद राजेन्द्र पाण्डेले सहमतिमा नजाने हो भने भोटिङमा जान प्रस्ताव गर्नुभएको छ। त्यस्तै ए माओवादी सभासद गिरिराजमणि पोखरेलले प्रस्तावित न्यायाधीशहरूको फरक फरक विवरण समानुपातिक र समावेशी किन भएन र खाली सबै पदमा किन सिफारिस गरिएन भनी न्याय परिषदसँग लिखित जवाफ माग्नुपर्ने प्रस्ताव राख्नु भएको थियो। तर कंग्रेस सभासदले भने न्याय परिषदलाई फेरि चिठी पठाएर जुहारी खेल नहुने भन्दै उजुरीकर्ता र प्रस्तावित न्यायाधीशहरूलाई बोलाएर सुनवाई गर्नुपर्ने माग गरेका छन्। न्यायाधीश सिफारिस प्रकरणमा दलहरूबीच कुरा नमिल्दा न्यायाधीश सिफारिसका विषयमा संसदीय सुनाई विशेष समितिमा छलफल जारी रहेको छ। पार्टीभित्रको विवाद मिलाएर कार्ययोजना र कार्यविभाजनका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। हिजो नेताहरूबीच पदाधिकारीमा सहमति भएकाले आज केन्द्रीय समितिको विस्तार सहितका एजेन्डामा छलफल हुने नेताहरूले बताएका छन्। एकीकृत माओवादीका शीर्ष नेताहरूबीच असन्तुष्ट समूहको माग सम्बोधन हुने गरी केन्द्रीय समिति विस्तार गर्ने हिजो सहमति भएको थियो। अध्यक्ष पुष्पकमल दाल प्रचण्ड, नेता बाबुराम भट्टराई, अन्य नेताहरू नारायण काजी श्रेष्ठ, पोस्ट बहादुर बगटी र कृष्ण बहादुर मोहरा रहने गरी 5 जनाको हेडक्वार्टर गठन गर्ने पनि दुई पक्षबीच सहमति भएको छ। भट्टराई पक्षीय नेता टोप बहादुर रायमाझीलाई संसदीय दलको उपनेता बनाउने बारेमा पनि सहमति भएको छ। हिजोको सहमतिको बारेमा केन्द्रीय समितिमा छलफल भइरहेकाले अन्तिम निर्णय भइ नसकेको प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। विराटनगर राष्ट्रिय सम्मेलनमा भट्टराई पक्षले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेपछि विवाद बढेको थियो। बैठक दिउँसो पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ। संविधान सभाको बैठकमा प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषयमा छलफल भइरहेको छ। तत्कालीन प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका सहमतिका निर्क्यूल सम्बन्धी प्रतिवेदन 2071 माथि सैद्धान्तिक छलफल आज सक्ने संविधान सभा सचिवालयले जानकारी दिएको छ। हिजो छलफलमा भाग लिने सदस्यको सूची नसकेकाले आज पनि विषयमा छलफल जारी रहने र प्रतिवेदनमाथिको सैद्धान्तिक छलफल सकिएपछि प्रतिवेदन मसौदा समितिमा पठाउने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषयमा छलफल सकिएपछि राज्यको पुनर्संरचना, शासकीय स्वरूप र न्याय प्रणाली सम्बन्धी समितिको प्रतिवेदनमा छलफल हुनेछ। संविधान सभाको बैठक दिउँसो 1 बजेका लागि बोलाइएको छ। राजधानी प्रवेशको प्रमुख नाका नागढुङ्गा सडक खण्डमा निर्माण गर्न लागेको सुरुङ मार्गको बारेमा अध्ययन गर्न सरकारी टोली जापान जाने भएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवको नेतृत्वमा एक प्रतिनिधि मण्डल आज जापान जान लागेको हो। सरकारले सडक खण्डको निर्माणका सम्बन्धमा यसअघि नै प्रारम्भिक अध्ययन गरेको थियो। राजधानी प्रवेश गर्ने प्रमुख नाकामा भइरहने सडक जाम तथा अन्य अवरोधलाई समाधान गर्न सुरुङ मार्ग प्रभावकारी जानकारी हुने बताइएको छ। सुरुङ मार्ग नागडुङ्गाको इमाकेलदेखि नवविशेको सिसनाई खुलासम्म बनाउने निर्णय यसअघि नै भइसकेको छ। पेट्रोलियम पदार्थको आपूर्ति र वितरण सामान्य हुन अझै एक दुई दिन लाग्ने भएको छ। भारतमा चुनावको कारणले रक्सोल डिपबाट तेल आपूर्तिमा कमी आएकाले अहिले केही अभाव भएको र एक दुई दिनमै सामान्य हुने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताउनुभयो। सोमबारदेखि रक्सोलबाट पर्याप्त तेल आउन शुरू भएको भन्दै उहाँले बुधबारसम्ममा तेलको आपूर्ति केही सहज हुने बताउनुभयो। यस्तै कम गुणस्तरको पेट्रोल आएकाले अभाव देखेको भन्ने व्यवसायको भनाइ असत्य रहेको निगमले दावी गरेको छ। निगमका प्रवक्ता घिमिरेले इन्डियन आयल कर्पोरेसनबाट खरिद गरी बिक्री वितरण गरिएको पेट्रोल गुणस्तरका लागि हुनुपर्ने तोकेको मापदण्डभित्र रहेको दावी गर्नुभएको छ। साथै उहाँले यसको थप पुष्टिका लागि वितरण गरिएको पेट्रोलको नमुना संकलन गरी परीक्षणको लागि गुणस्तर तथा नापतौल विभागमा पठाइएको जानकारी दिनुभयो। पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंक नहुँदा यस क्षेत्रका व्यवसायी र सेवाग्राही मर्कामा परेका छन्। रत्नगरमा मात्र 24 भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहे तापनि वाणिज्य बैंक नहुँदा समस्या परेको रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर विश्रुवाले बताउनुभयो। विगत 2 वर्षदेखि पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिदिन माग गर्दै अर्थ मन्त्रालय राष्ट्र बैंक लगायतका निकायमा दबाव दिँदै आएको उहाँले बताउनुभयो। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले स्थानीयको मागलाई दृष्टिगत गर्दै पूर्वी चितवनको रत्नगरमा शाखा विस्तारको तयारी भइरहेको जानकारी दिनुभयो। द्वन्द्वमा विस्थापित भएका बैंकलाई पुनस्थापित गर्ने कार्य समेत भइरहेको र अझै 65 शाखा पुनस्थापित गर्न बाँकी रहेको उहाँको भनाइ छ। वाणिज्य बैंकको 100 शाखाकारले सशस्त्र द्वन्द्वमा विस्थापित भएका थिए। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, जतिसुकै अप्ठ्यारो परे पनि प्रशासनलाई डिबी र पीआर मुक्त बनाइ छाड्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको दावीप्रति तपाईँको प्रतिक्रिया के छ? ए सकारात्मक काम, बी चर्चा कमाउने मेसो, र सी समयले देखाउला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चितवन, फोन नंबर 0656 63 63, मोबाइल नंबर 98 50 61 743। विदेशका समाचार। बढ्दो राजनैतिक संकट बीच थाइल्याण्डको सेनाले राजधानी बैंककमा मार्शल ल लागू गरेको छ। सेनाले सञ्चालन गरेको टेलिभिजन मार्फत मार्शल लको घोषणा गरिएको र देशमा शान्ति सुव्यवस्था कायम राख्नका लागि यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ। सेनाले यो निर्णयबाट नागरिक आतंकित हुन जरुरी नरहेको भन्दै अहिले जस्तै सामान्य रूपमा जीवनयापन गर्न सक्ने दावी गरेको छ। सेना प्रमुख प्रायुथ चान ओसाको हस्ताक्षरमा सार्वजनिक गरेको वक्तव्यमा लामो समयदेखि राजनैतिक प्रदर्शनका कारण देशको सुरक्षा तथा नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भएकाले मार्शल ल लागू गरिएको जनाइएको छ। सेनाले संकटका बेला हस्तक्षेप गर्न सक्ने कानूनी व्यवस्था उल्लेख गर्दै सुरक्षाको जिम्मेवारी मात्र लिएको तर यो सैनिकको नभएको पनि स्पष्ट पारेको छ। बैंकक पोस्टले सेनाको घोषणासँगै सैनिकहरू धेरै निजी टेलिभिजन स्टेशनमा प्रवेश नियन्त्रणमा लिएको उल्लेख गरेको छ। उता साउदी अरेबियाले सुरक्षाको चासो देखाउँदै त्रिपोली स्थित आफ्नो दूतावास बन्द गरेको छ, साथै आफ्ना सबै कूटनीतिज्ञलाई अन्यत्र सारेको छ। लिबियाका लागि साउदी राजदूत मोहम्मद अल अलीले एसपिएलाई आफ्नो मुलुकले यस विषयमा यस मुलुकमा रहेको आफ्नो वाणिज्य दूतावास पनि बन्द गरेको बताउनु भएको छ। उहाँले यसका लागि वर्तमान परिस्थिति तथा सुरक्षाको अवस्थालाई दोष दिनुभएको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ। अपरान्ह 4:15 बजेपछि हुने पहिलो खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 11 खेलबाट 10 अङ्क जोडेको बेङ्गलोर अङ्क तालिकाको 5 औँ स्थानमा छ भने समान खेलबाट 4 अङ्क जोडेको हैदराबाद 7 औँ स्थानमा छ। आजको खेलमा फराकिलो अन्तरले पराजित गरेको खण्डमा विजय हुने टिम 1 स्थानमाथि उक्लनेछ। त्यस्तै बेलुका 8:00 बजेपछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र चौथो स्थानमा रहेको कोलकाता नाइट राइडर्स भिड्नेछन्। 11 खेलबाट चेन्नईले 16 अङ्क बनाएको छ भने समान खेल नै खेलेको कोलकाताको 12 अङ्क छ। यसअघि गैराति सम्पन्न भएको खेलमा किङ्स इलेभेन पन्जाबले दिल्ली डेयर डेबिल्सलाई 4 विकेटले पराजित गरेको छ। फिरोज शाह कोटला मैदान दिल्लीमा 165 रनको लक्ष्य पन्जाबले 2 बल बाँकी छँदा भेटायो। पन्जाबको जितमा मनन बोहरा र अक्षर पटेलले समान 42 रन योगदान गरे। सघि पहिले ब्याटिङ गरेको दिल्लीले पुरै विश्वभर खेलेर 7 विकेटको नोक्सानीमा 164 रन बनाएको थियो। दिल्लीका लागि दिनेश कार्तिकले सर्वाधिक 69 रन बनाए। जितपछि शीर्ष स्थानमा रहेको पन्जाबको 18 अङ्क पुगेको छ भने दिल्लीको 4 अङ्क सहित पुछारमा छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संसदीय समितिमा भोटिङको व्यवस्था मिलाउन एमाले र ए माओवादीका सभासदहरूको माग। ए माओवादी बैठक आज पनि बस्दै। पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंक नहुँदा व्यवसाय र सेवाग्राही मर्कामा। स्थानीयको मागलाई मध्यनजर गर्दै रत्नगरमा शाखा विस्तारको तयारी। बढ्दो राजनीतिक संकट बीच थाइल्याण्डको सेनाद्वारा राजधानी बैंकमा मार्शल ल लागू। सुरक्षाको चासो देखाउँदै त्रिपोली स्थित साउदी अरेबियाको दूतावास बन्द। र आइपिएल क्रिकेटमा आज हैदराबाद र बेङ्गलोर तथा चेन्नई र कोलकाता भिड्ने। अवस्त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा।